अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण बहस। नमस्कार, कार्यक्रम अर्पण बसमा स्वागत छ। प्राविधिक मित्र रिसनसँगै म ध्रुवराज। अर्पण बस हरेक हप्ताको बुधबार बिहान 8 बजेको शुभ बिहानी पश्चात आउने गर्छ र आज पनि हामी उपस्थित भइसकेका छौं अर्पण बसको नयाँ श्रृंखलामा। नेपाल पत्रकार महासंघको 24 महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। महेन्द्र विष्ट अध्यक्षमा निर्वाचित हुनुभएको छ र प्रेस चौतारी लगायत विभिन्न वामपन्थी संगठनहरूको प्यानल अगाडि छ र लगभग संयुक्त प्यानल नै विजय हासिल गरेको अवस्था पनि रहेको छ। प्रेस युनियन एक्लै चुनावी मैदानमा थियो वामपन्थीहरूसँग, केही सिटमा प्रेस युनियनले जितेको छ। समावेशीमा प्रेस युनियन तर्फबाट अनिता बिन्दु उपाध्यक्षमा जित्नु भएको छ, त्यसै गरी महासचिवमा उजिर मगर वामपन्थीबाट। हामी अब कुराकानी गर्नेछौ नवनिर्वाचित पदाधिकारीहरूसँग। अब पत्रकार महासंघको चुनौती कस्तो रहेको छ, पत्रकारको अवस्था कस्तो छन्, महिला पत्रकारको हकमा अब अनिता बिन्दु उपाध्यक्षले के गर्नुहुनेछ, यो विषयमा हामी कुराकानी गर्दैछौ। कुराकानीका लागि यति बेला महासचिव नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गर्नेछौ। अबको चुनौती महासंघको पत्रकारको अवस्था कस्तो छ, अब महासंघमा उहाँको भूमिका कस्तो रहनेछ, यो विषयमा हामी कुराकानी गर्दैछौ नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर। उजिरजीलाई स्वागत छ रेडियो अर्पणको अर्पण बस कार्यक्रममा। नमस्कार। सुरुमा शुभकामना छ, बधाई छ यहाँलाई महासचिवमा यहाँ निर्वाचित हुनुभएकोमा। धन्यवाद तपाईँ सम्पूर्ण रेडियोमा राजेश परिवारलाई। अब के छन् चुनौती महासचिवमा निर्वाचित हुनुभएको छ, सरसर्ती हेर्दाखेरि के देख्नु भएको छ चुनौती यहाँले? चुनौती त अब विगतदेखि तमाम श्रमजीवी पत्रकारहरूको समस्या जर्जर रूपमा छ, त्यो समस्यालाई समाधान गर्ने मुन जुन कुरा त्यही कुरा नै मुख्य चुनौतीको रूपमा आएको छ। यसलाई कसरी समाधान गर्न सकिन्छ भन्नेमै हामी अहिले जुटेका छौँ। यहाँहरूको प्यानल अब अगाडि बढ्छ यो श्रमजीवी पत्रकार एन कार्यान्वयन गर्नको लागि। जुन 20 वर्षदेखि अघि बनेको जुन एन लागू हुन सकेको छैन र श्रमजीवी पत्रकार एन लागू नभएको कारणले गर्दा नै अहिले श्रमजीवी पत्रकारहरूको सबभन्दा बढी समस्या देखिएको कारणले गर्दा हाम्रो मुख्य एजेन्डा पनि त्यही छ र हाम्रो घोषणा पत्रमा पनि त्यही भएको हुनाले हामी योलाई मुख्य मुद्दा नै बनाउँछौँ। अब के कति गर्न सकिन्छ भन्ने कुरा तमाम तपाईँ जस्ता श्रमजीवी पत्रकार साथीहरूले हाम्रो साथीमा हामी अघि बढ्छौँ। सरसर्ती यहाँले हेर्नुभयो यस अगाडि महासचिवमा निर्वाचित हुनुभन्दा अगाडि आफ्नै ठाउँबाट हेर्दाखेरि किन त्यो कार्यान्वयनमा समस्या देखियो, किन कारण हुन सकेन? दुई तिनवटा कुरा छ। यो एउटा चाहिँ राज्यले मिडियालाई हेर्ने पोलिसी के हो त्यो प्रश्न छैन र अर्को जुन मिडिया हाउस सञ्चालन गर्नेहरूको जुन एउटा के भन्नु यसलाई व्यवस्था गर्ने चलन छ नि, जुन भएको कानुनलाई पनि कार्यान्वयन नगर्ने र आफ्नो मिडिया हाउसलाई व्यवस्थापन पनि गर्न नसक्ने र तेस्रो हाम्रा पत्रकार साथीहरूले पनि त्यहाँ चाहिँ जुन ठाउँमा काम गर्नुहुन्छ त्यो ठाउँमा नियुक्ति पत्र नलिने यी तमाम कार्य कुराहरू छन्। यी कुराहरूले हामीले निर्धारण गरेर अब के कति हुन्छ त्यसमा हामीले सबै पक्षसँग सरसल्लाह गरेर यसलाई हामी समाधान गर्छौँ भन्नेमा तयारीमा लागिरहेको छ। पत्रकारले नियुक्ति पत्र नलिने कि व्यवस्थापन पक्षले अथवा सञ्चालकले नदिने? सञ्चालकले पनि नदिने, पत्रकारले पनि आफ्नो पाउने नसकेको अधिकार प्रयोग गर्न नसक्ने, त्यो दुईटै कुरो हो। किन पत्रकार किन बोल्न सक्दैनन्? हामीले त्यो पनि खोजिरहेको छौँ। पत्रकार साथीहरूले नियुक्ति पत्र खोजेर निस्किने अवस्था छ कति ठाउँमा, कति ठाउँमा सम्झौता आधारमा चलेको छ र मालिकले यो नियुक्ति पत्र दिएपछि हामीले सबै सेवा सुविधा दिनुपर्ने हुन्छ र हाम्रो हाउस मान्छेले यो धान फ्याँक्न सक्दैन भन्ने उसको जुन व्यवस्थापन पक्षको एउटा चलाखी पूर्ण भयो र पत्रकार साथीहरूले हे अर्को जागिर पाइन्न होला यही ठिकै छ आज सम्झना चलिदिन्छु भन्ने ढङ्गले आफ्नो पाउने मौलिक अधिकारलाईसम्म आफ्नो जुन नैसर्गिक अधिकारलाईसम्म प्रयोग गर्न नसक्नु कारणले यो अवस्था छन् जटिल भन्ने गएको सरस्वती हेर्दाखेरि त पक्कै पनि हो. अब श्रमजीविका मुद्दाहरू के समूह नै मिल्न पर्यो कि एक्लै गएर व्यवस्थापन पक्षसँग त्यो माग राख्ने अवस्था पनि रहँदैन. यहाँले भन्नुभयो जस्तै जागिरबाट बर्खास्त हुनुपर्ने अवस्था पनि छ. महासङ्घको अब भूमिका चाहिँ अब यस्ता पत्रकारको लागि एकदमै एउटा कुरा के हुनुहुन्छ भने अब हामीले सबैभन्दा पहिले आफू पनि सक्षम हुनु पर्यो भनेर हामीले पत्रकारहरूको क्षमता वृद्धिको लागि एउटा पहिलो सपना हाम्रो पहल पनि हुन्छ. हामी सक्षम त हुनु पर्यो नि र हामीले राम्रो चिज उत्पादन गर्नु पर्यो समाजमा हामीले समाजलाई के दिने भन्ने कुरा हामीले पनि पहिलो कुरा आत्मबोध गर्नु पर्यो पहिलो कुरो. दोस्रो कुरो मिडिया सञ्चालकहरूलाई राज्यले हेरे दृष्टिकोण के हो त तपाईँहरूले एफएम चलाउनुहुन्छ 12 घन्टा 12 देखि 14 घन्टासम्म बिजुली लोड सेडिङ छ र तपाईँले 150 प्रति लिटर तेल हालेर एफएम चलाउनु अवस्था छ त्योलाई सरकारले के निम्ति के सुविधा दिने विज्ञापन त कल्याणकारी विज्ञापन पाउनुहुन्छ विज्ञापन कुन मार्फत जाने सबै सरकारी कर्मचारी त्यहाँ विज्ञापन एजेन्सीको पुरै ठेके पट्टाबाट चल्दै चल्दै आएर थोरै पाउने अवस्था सरकारले दिने सुविधा के हो उसले मिडिया हाउसलाई उद्योगीकरण औद्योगीकरण कसरी गर्ने सबै पोलिसीहरू मिलाएपछि त्यो कुरा सबै कुरालाई समान हुन्छ भन्ने कुरामा हामी पनि जोड दिनेछौँ. एउटा कुरा के हो भने मिडिया हाउसहरू बलियो भए पत्रकार बलियो भइन्छ भन्ने नै हो फेरि त्यसमा कुनै कुरो ऊ होइन. यसको अर्थ मिडिया पनि कमजोर हुँदै जाने तब मिडिया कमजोर हुँदै मिडिया हाउस कमजोर हुँदै जान्छ पत्रकार पनि पत्रकारहरू पनि आर्थिक रूपमा कमजोर हुँदै जाने अवस्था छ. मिडिया सक्षम हुनु पर्यो पत्रकारले जुन नियुक्ति पत्र पाउन सेवा सुविधा पाउन मिडिया सक्षम हुनु पर्यो मिडिया सक्षम हुनु पर्यो मिडियामा लगानी पारदर्शी हुनु पर्यो र मिडियालाई सरकारले अरूकरण उद्योगको सरह मान्यता दिएर उसलाई जुन सुविधा दिने र सुविधा दिए खण्डमा मिडिया राम्रो स्वाभाविक हुन्छ त्यो पारदर्शी हुँदा पत्रकारहरूले स्वतः सुविधा बोल्ने भइहाल्छ. अब यो अवस्थामा पछिल्लो समय सञ्चार माध्यमहरू दिन प्रतिदिन बढ्दै गएको छ खुल्ने क्रम यो अवस्थामा अब यहाँले भन्नुभयो जस्तै मिडिया सक्षम होला नि सरकारले सबैलाई समान दृष्टिकोणले हेर्ला सेवा सुविधा दिएला. यो तपाईँले भनेको एउटा प्रश्न एकदम जटिल छ. सरकारले सुविधा दिन्छ भन्नेमा जे पायो त्यही जस्तो पायो त्यस्तै मिडिया खोल्ने कि नखोल्ने त्यो पनि अनुगमन चाहिन्छ निश्चित रूपमा एकदम तपाईँलाई एकदम सही प्रश्न गर्नुभयो र सरकारले दिइहाल्छ म चलाइहाल्छु भन्ने कुरो होइन तर जुन मिडिया हाउसले सञ्चालन भएर समाजको लागि के गरेको छ समाजलाई कति जागरण ल्याएको छ समाजलाई कति उसले जन सचेत बनाएको छ यसले समाजको लागि के गरेको छ देश समृद्धिको लागि के गरेको छ यो उसलाई जुन हाम्रो उसलाई पेसागर सङ्घ संस्थालाई कसरी बलियो पार्छ भन्ने कुरामा उसले भूमिका खेल्छ भने त त्यो ठिकै भयो तर खोल्नको लागि सरकारले सुविधा दिइहाल्छ थोरै पैसा पाइहालिन्छ मजाले हामी बाँड्न सक्छौँ भन्ने कुरो जुन जीविका उपार्जनको लागि जुन उसलाई मिडिया हाउस सञ्चालन गरिन्छ भने त्यो चाहिँ गलत हो. जस्तै त्यसको उदाहरण त छ नि प्रेस काउन्सिलमा झन्डै झन्डै 200 जति के हुबहुको मुद्दा पर्छन् नि पत्रिका वर्गीकरणमा त्यो त गरेर भयो नि एउटै व्यक्तिको नाममा 20-25 पत्रिका दर्ता गर्ने अनि एउटै सम्पादकीय एउटै मुख्य समाचार एउटै एङ्कर हालेर समाचार भरेर प्रेस कन्फरेन्स बुझाउनेको थुप्रो छ त्यो लडको त्यही पनि औँसी पूर्णिमा मात्र निकाल्ने अवस्था पनि छन् कति त्यस्ता पत्रिकाहरू तमामै हो यही यही अवस्थालाई अनुगमन चाहिँ गर्नुपर्छ. फेरि भनेका छौँ राम्रो चल्न सक्ने यो हामीले मिडिया राम्रोसँग सञ्चालन गर्छौँ यो मेरो मिडियाको उद्देश्य यो हो भनेर पारदर्शी रूपमा आउँछ र उसले विकास गर्न चाहन्छ भने त्यसलाई नराम्रो भन्न मिलेन त्यसलाई सरकारले राज्यले उसलाई संरक्षण गर्ने उसको दायित्व होइन त राज्यको राज्य दायित्व हो नि त. भनेपछि राज्यले अहिले जुन रूपमा खुलेको छ मिडियाहरू त्यसको अनुगमन प्रभावकारी अनुगमन गर्न खाँचो छ अनुगमन गर्न पनि खाँचो छ उसलाई के सुविधा सेवा सुविधा दिनु राज्यले जान्ने कुरो जान्नुपर्छ र त्यो जुन मिडिया हाउस सञ्चालन छ र मिडिया हाउसले मैले के गर्दैछु भन्ने कुरो मिडिया हाउसले पनि प्रश्न हुनु पऱ्यो नि. यो एक ठाउँ मिडिया खोल्ने अनि ठेका पत्ता गर्ने एक ठाउँ मिडिया सञ्चालन गर्ने अनि उता कालोबजारी गर्ने एक ठाउँ मिडिया चलाउने अनि उता सरकारसँग लेनदेनको काम गर्ने त्यो चाहिँ भएन नि. त्यो त्यही भएर पारदर्शी हुनु पऱ्यो भन्ने कारण त्यही हो. अब जुन समाजलाई जब समाजको भएको विकृति विकृतिलाई हामीले बाहिर लिन चाहन्छौँ भने अब आफैमा विकृति त हुनु भएन नि. अरूको अरूले ऐना जस्तै देखाउने सञ्चार माध्यमले आफ्नो अनुहार पनि ऐनामा हेर्नु पर्यो नि. हामी त्यही भएर शुद्धिकरणको जरुरी छ भनेका छौँ. अब यो पत्रकारको क्षमता अभिवृद्धिको लागि सँगै अब यो धेरै सञ्चार माध्यम खुल्ने क्रम पनि छ, त्यसले गर्दा नि अलिकति नकारात्मक पत्रकारहरूमाथि नै हेर्ने दृष्टिकोण फरक छ, अलिक सक्षम नभएको अवस्था छ. पत्रकारको क्षमता अभिवृद्धिको लागि अब महासङ्घले खेल्ने भूमिका के हो? अब यो क्षमता अभिवृद्धिको लागि त अब तालिमहरू त्यसपछि तपाईँहरू अध्ययनको लागि के व्यवस्था गर्ने भन्ने कुरा चाहिँ यो एउटा त्यो एउटा कार्यक्रमै लगेर जाने भनेर हामीले महासङ्घले त्यो योजना बनाएको छ. र अघिल्लो कार्य समितिले पनि क्षमता अभिवृद्धिकै लागि तालिम कतिवटा प्रशिक्षण प्रतिष्ठान नै बनाउने भनेर जुन पत्रकार महासङ्घको नयाँ भवनमा हलै त्यो परिकल्पना गरेको छ होइन. त्यसलाई हामी के कति गर्न सकिन्छ त्यो पछि हामीहरू कार्य समितिमा त्यो छलफल हुनेछ. अहिले हामी शपथ पनि लिएका छैनौँ. पत्रकार चाहिँ भनेको सक्षम त हुनै पर्छ. यो समाजमा हामी प्रतिस्पर्धाको जमाना भएको हुँदा प्रतिस्पर्धाको लागि आफू सक्षम त बन्नै पर्छ. पत्रकार हो भनेर सूचना विभाग कार्यालय सेवा विभाग फेर्ने मात्रै थियो र कोही केही व्यापारी देखाउने मात्रै नबनोस् भन्ने नै हो. मफसल बाहिरका पत्रकारहरूको गुनासो के रहन्छ भने अब उपत्यकाभित्र राजधानीका मात्र का को चाहिँ क्षमता वृद्धि भयो, मफसलमा रहेकाको चाहिँ हुन सकेन. यो एउटा अलि जटिल विषय पनि छ. एकदम गलत हो तपाईँको एकदम भनाइ गलत हो. काठमाडौँमा मफसलको भन्दा काठमाडौँमा झन् तल गएको गुजरेका साथीहरू साथी कुरै गर्ने भने झन् यहाँ यो पुरै यो काठमाडौँको विवृति हेर्नुमा तपाईँलाई म त्यो नभए त उहाँ पनि पत्रकार साथी हो र उहाँलाई म तल्लो स्तरको भन्न खोजेको होइन कि उहाँहरूको व्यवहार त झन् तल्लो किसिम देखिन्छ. अनेक उदाहरणहरू छन् होइन. तपाईँको काठमाडौँकामा सञ्चालन हुने लगभग 95% एफएमहरूमा अहिले मोसलको साथीहरूले आएर कब्जा गरेको अवस्था छ. अहिले तथ्याङ्क हेर्दा पनि कुनै पनि एफएममा जिल्लामा मफसलमा कार्यक्रम सञ्चालन गरेका साथीहरू मफसलमा समाचार पर्ने साथीहरू अहिले यहाँ आएर स्थापित गर्नुभएको छ. अब यो महाधिवेशनकै कुराकानी गरौँ छोटो. अलिकति यो वामपन्थीहरू एक ठाउँमा उभिए अर्को प्रजातान्त्रिक पार्टी भनेर निकटका भनेर अर्को ठाउँमा प्रेस युनियन उभियो. अलिकति धेरैको गुनासो छ कि यो पत्रकार महासङ्घमा पनि राजनीति हावी भाव कि भन्ने कुरा. यसो यसो हो, गुनासो स्वाभाविक हो र ती गुनासो गर्ने साथीहरू पनि पार्टीकै मान्छेहरू हुन् त्यो कुरा मान्नु होला. एउटा मान्छेले कुनै आदर्श लिनु त्यो गलत होइन. यो मेरो अधिकारको कुरो हो, त्यो अर्कोको अधिकारको कुरो हो. र यो समाज नै अहिले राजनीतिमा जुन किसिमको ध्रुवीकरण भएको छ त्यो समाजको प्रतिबिम्ब हो. हामी पनि समाजको बाई प्रोडक्ट हो. समाजभन्दा बाहिर आकाशात खसेर आएको स्वतन्त्र पत्रकार होइनौँ. यो कुरा पत्रकारले स्वतन्त्र हुनुपर्छ भन्ने कुरा यो कच्चा कोठामा यो लेक्चरहरूले पढाउने कुरो हो. त हरेक ठाउँमा देखियो नि. अब त हामी धेरै आदर्श कुरो छोड्नु पनि भएन क्या. अनि र प्रजातान्त्रिक के को प्रजातान्त्रिक के हामी अप्रजातान्त्रिक वामपन्थ भनेको यो भोलि समाजवाद परिकल्पना छ. सारा संसारभन्दा उच्चतम समाजको निर्माण गर्ने लक्ष्य हो नि त. यस्तो मिठो यस्तो वैज्ञानिक रूपमा वैज्ञानिक युगमा यो 21 शताब्दीको यो दुई दशकको यो 21 शताब्दीको यो दुई दशकको वरिपरि चल्दै गरेर यो समाजलाई हामीले उन्नत रूपमा स्वर्ग जस्तो बनाउँछौँ यो समाचारमा जान्छौँ भन्ने उद्देश्य लिएर वामपन्थीहरूले हामी अप्रजातान्त्रिक यो लोकतन्त्र आन्दोलनलाई को लड्यो, गणतन्त्रको आन्दोलनलाई को लड्यो, स्वतन्त्र पत्रकारिताको सिपाही पहरेदार इमान्दार सिपाहीहरू कोन हाम्रो टिममा हेर्नुहुन्छ. कहीँ कहीँ कसैको बाहिर लेख्नु देख्नु भएको छ. समाज निर्माण गर्छु भनेर अहिले कम्तीमा 15-20 वर्षसम्म निरन्तर बाहिरल्यान्ड भएका, निरन्तर टेलिभिजनमा बोलेका, निरन्तर एफएममा बोलेका साथीहरूको ठुलो समूह छ. तपाईँले उहाँलाई उदाहरण दिन्छ. तर प्रजातान्त्रिक भन्नेमा कुनै बाउ एउटा कसैले डेमोक्रेट भन्ने नै त्यहीमा रमुलीले मैले उहाँको विरोध गरे होइन. तर पनि प्रजातान्त्रिक भन्ने जुन हामीले त्यो अप्रजातान्त्रिक भनिदिनु नि वाम भनेर. वामले चलाएको पत्रिका चल्दैन, वामले गरेका हुँदैन. त्यसो भने एक रात पनि वामहरूको कब्जा भयो. यत्रो रेडियो कसको जिम्मा भयो त्यसो. अब उदित जुन अब यहाँहरू एक ठाउँमा उभिनु भयो वामपन्थीहरू, तै पनि प्रेस युनियनले त अलिक टक्कर दियो यहाँहरूलाई है. त्यो त उसको विचार हो, उसले दिने भयो. उसको त लगभग 60 वर्षको इतिहासमा दिन्छ नि. अन्त हामीले प्रेसर युनियन त्यो चाहिँ अब जुन दिनसम्म हामी यो संयुक्त च्यानल र इङ्ग्लिस भनेर छुट्टा उनीहरू भयौँ नि त्यो दिनदेखि हामी सबैको साझा भयौँ. त्यही साझा भएको साझा साथीहरूले हामीलाई मतदान गर्नुभयो. को युनियन, को चौतारी, को क्रान्तिकारी, क्रान्तिकारी मात्रै को प्रगतिशील हुने कुरो भएन. अहिले हामी जुन मैदानमा थियौँ त्यो एउटा लोकतान्त्रिक प्रक्रियाको एउटा विधिमा जानको लागि सके सहमति गर्ने हो. सहमति नहुने त सहमतिको उच्चतम विधि के हो र लोकतान्त्रिक विधि के हो भन्दा निर्वाचन हो. निर्वाचन हुँदा के हुन्छ त भन्दाखेरि एउटा पक्षकोमा मतदान बढी हुन्छ अनि निर्वाचनमा आफ्नो मत प्राप्त गर्नको लागि के हुन्छ त भन्दाखेरि एक पक्षले एक पक्षसँग विभिन्न पक्षमा सहमति गर्ने हुन्छ. जसले एउटा कुरा के मान्नुहुन्छ भने क्रान्तिकारी पत्रकार संस्था त मिलौँ भनेर तेह्र युनियनले पनि प्रस्ताव राख्यो नि त. त्यसरी त्यहाँ जाएर हामी चाहिँ वामपन्थी प्रधानमन्त्री बन्ने त्यो त होइन. त्यस्तो कुरा उहाँहरू गलत. हामी सबै स्वतन्त्र पत्रकार स्वतन्त्र पत्रकारिता जुन भनेर अहिले र यो हनन हुन्छ भन्ने कुरा गर्नुभयो त्यो गलत हो. साथीलाई भ्रम नपरोस्, हामी सबैको साझा हौँ. प्रेस स्वतन्त्र र मौलिक हकको लागि हामी इमान्दार छौँ, त्यसको लागि सधैँ लडिरहन्छौँ. र जुन निष्पक्ष पत्रकारिता र निष्ठापूर्ण पत्रकारिताको लागि कुनै अभाव हुन्न, यसको लागि सबै साथीहरूले साथ दिनुपर्ने छ. अब अन्त्यमा फेरि पनि दोहोऱ्याइदिनुहोस्, अबको दिनमा यहाँहरू कसरी अगाडि बढ्नुहुन्छ, पत्रकार अनि मिडियाको लागि यहाँको प्रतिबद्धता के रहन्छ अन्त्यमा? प्रतिबद्धता मुख्य रूपमा यो नागरिक समाजको अगुवा संस्था भएको हुन दलहरूले एक वर्षभित्र संविधान जारी गर्ने घोषणा गराएको प्रतिबद्धता जारी गराएका छन्. त्यही अनुसार अब यो मुलुकको मूल कानुन बन्नुपर्छ भन्नेमा हाम्रो मुख्य एउटा जोड बल हुनेछ. त्यसको लागि पैरवी गर्न हामी सम्पूर्ण पत्रकार साथी र आम तमाम राजनीतिक दल र नागरिक समाजलाई हामीले आह्वान गर्छौँ. त्यसको साथसाथै नेपाली श्रमजीवी पत्रकारहरूको हकहितको लागि हाम्रो निरन्तर सङ्घर्ष रहनेछ. हामीले श्रमजीवी पत्रकारहरूको लागि एउटा सम्पन्न र समृद्ध बनाउने आफ्नो जीवनयापन सहज रूपमा सञ्चालन गर्ने ढङ्गले उहाँहरूले वातावरण बनोस् भन्नेमै हाम्रो मुख्य आन्दोलन केन्द्रित रहनेछ. हुन्छ, धन्यवाद यहाँलाई कुराकानीको लागि. धन्यवाद. नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित महासचिव उजिर मगरसँग हामीले कुराकानी गर्यौं. अब महिलाको अवस्था कस्तो छ, महिला पत्रकारको अवस्था नेपालमा, र अब महिला पत्रकारको हकितको लागि अबको भूमिका के रहनेछ? उपाध्यक्ष अनिता बिन्दु हामी उहाँसँग कुराकानी गर्ने जमर्कोमा जुटिराखेका छौं. महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि उपाध्यक्ष अनिता बिन्दुको के पहल रहनेछ, यो विषयमा हामी अब कुराकानी गर्दैछौ. अर्पण बस तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.nb मार्फत संसारभर एकैसाथ सुनिरहनु भएको छ. अर्पण बहसमा अब हामी कुराकानी गर्दैछौ नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता बिन्दु, महिलाको हक अधिकारको लागि र महिलाको क्षमता वृद्धि, महिला पत्रकारको क्षमता वृद्धिका लागि उहाँको पहल के रहनेछ, यो विषयमा हामी कुराकानी गर्दैछौ. अनिताजीलाई स्वागत छ रेडियो अर्पणको अर्पण बस कार्यक्रममा. सुरुमा बधाई पनि छ, शुभकामना पनि छ, यहाँको कार्यकाल सफल रहोस्. अबको यहाँहरूको आँखा केमा जान्छ, अब उपाध्यक्षमा निर्वाचित हुनुभएको छ, पहिलो प्राथमिकता? अब सबैभन्दा पहिलो कुरा त यहाँले मलाई यहाँ बोल्ने मौका दिनुभयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु. सबैभन्दा पहिले त अब हामी श्रमजीवी पत्रकारहरूकै हकितकै लागि पेसागत सुरक्षाका कुराहरू, सामाजिक सुरक्षाका कुराहरू छन्, यिनै विषयमा चाहिँ हामीले म आफूले जोड दिनेछु. तैपनि चुनौती देख्नु भएको छ होला यहाँले, यी कार्यान्वयन नभएको धेरै लामो अवस्था भएको छ. पक्कै पनि चुनौती त छ. हामीले धेरै पटक अघिल्ला धेरै कार्यकालदेखि नै हामीले चाहिँ श्रमजीवी पत्रकारहरूको हकका कुराहरू, व्यावसायिक सुरक्षाका कुराहरू, सामाजिक सुरक्षाका कुराहरू, यस्ता कुराहरू धेरै हामीले उठाउँदै आयौँ. यसअघिका चाहिँ कार्य समितिमा जुन जति पनि जानुभयो उहाँहरूले पनि यो कुरामा चाहिँ हामी काम गर्छौँ, हामीले गर्छौँ भन्ने कुराहरू चाहिँ गर्दै आएकै हो. तर अहिलेसम्म पनि ती कुराहरूले ठोस चाहिँ त्यसले ठोस रूप लिन नसकेको अवस्था छ, कार्यान्वयन हुन नसकेको कुरा छ. श्रमजीवी ऐनकै कुराहरूमा पनि कार्यान्वयन हुन नसकेको अवस्था छ अहिलेसम्म. र अब हामी के गर्नु जरुरी छ भने अब हामीले एउटा ठोस प्लानिङ गरेर, यसमा गहन रूपमा छलफल गरेर, एउटा ठोस प्लानिङ गरेर नै अगाडि बढ्नुपर्ने जरुरी छ. यसतर्फ नै हामीले ध्यान दिनेछौँ. यो कार्यान्वयनको समस्या कुन ठाउँमा गएर अड्किँदो रहेछ? यसमा कस्तो छ भने हामीले कार्यान्वयन राज्य पक्षमा, राज्यले पनि यसलाई अलिकति गम्भीर रूपमा ध्यान नदिएको जस्तो देखिन्छ. हामीले पटक पटक, हामी हरेक पटकको जुन कार्य समिति छ र तिनै कार्य समितिमा पनि पटक पटक चाहिँ राज्यसँगै गएर पनि हामीले कति सयौँ ज्ञापन पत्रहरू बुझायौँ र त्यो ज्ञापन पत्रमा भएका कुराहरू यिनै हुन् मागहरू. हामीले दबाब प्रेसरहरू दियौँ र यसमा राज्य पक्ष पनि धेरै गम्भीर नभएको अवस्था छ. र अर्को कुरा के हो भने हामी, मैले के भन्छु भने हामीले पत्रकार महासङ्घमा जाँदाखेरिमा हाम्रो बाध्यता छ, विभिन्न कारणहरू छन्, हामी छुट्टा छुट्टै प्यानलमा जान्छौँ, छुट्टा छुट्टै विचार आशा र चाहिँ बोकेर हामी चाहिँ छुट्टा छुट्टै प्यानलमा हामी गइसकेपछि त्यहाँ महासङ्घमा गइसकेपछि हाम्रो एउटा के हुन पर्यो भने हाम्रो एउटा साझा सङ्गठन हो, अब हाम्रो मुद्दा भनेको एउटै हो भन्ने खालको चाहिँ त्यो खालको एउटा युनाइट चाहिँ नभएको चाहिँ मैले देखेको छु अहिलेसम्ममा चाहिँ. र अबको मेरो पल भनेको अब गइसक्यो हामी जसरी जुन जुन चाहिँ बाटोबाट हामी अगाडि बढे पनि जसरी हामी अगाडि बढेर हामी उम्मेदवार भएर अगाडि बढेर हामी विजयी भइसक्यौँ. विजयी भइसकेर महासङ्घमा हामीले प्रतिनिधित्व गरिसकेपछि अब हामी एउटै हौँ. पत्रकार महासङ्घ भनेको हामी सबैको साझा संस्था हो. हाम्रा मुद्दाहरू सबै एउटै छन्. यो मुद्दाहरूलाई चाहिँ हामीले यसको छिनो खानो लगाउनको लागि हामी एउटै भएर जानुपर्छ, हामी एक भएर जानुपर्छ भन्ने खालको कुरामा मेरो जोड रहनेछ. र यसभन्दा अगाडि जुन किसिमको हामीले डिभाइडहरू देख्यौँ त्यस्ता खाल त्यो खालको हामी हुनु हुँदैन. हामी युनाइट भएर जबसम्म जाँदैनौँ तबसम्म हाम्रा यो मुद्दाले चाहिँ कहिले पनि सार्थक रूप लिन सक्दैन, कहिले पनि इम्प्लिमेन्टेसन हुँदैन. र मेरो भूमिका पनि महासङ्घमा गई अब अहिले म पुगेको छु. अब महासङ्घमा हामी एक भएर यो मुद्दालाई जबसम्म हामी एक भएर अगाडि बढ्न सक्दैनौँ, यो मुद्दालाई अगाडि लिएर जान सक्दैनौँ तबसम्म फेरि पनि कुनै पनि कार्यान्वयनको कामहरू अगाडि बढ्न सक्दैन. यहाँले भन्नुभयो जस्तै जुन प्यानलको रूपमा समस्या थियो, अब अहिले पनि जुन एउटा प्यानल बलियो छ यहाँहरूको अलि कमजोर देखिएको छ, फेरि समस्या नआउला भन्न सकिन्न? त्यो होइन, समस्या देख्ने कुरामा कुनै देख्दै देखिनँ. किनभने हाम्रा मुद्दा त कमन छन् नि त. हाम्रा मुद्दा भनेको साझा मुद्दा हो. त्यो साझा मुद्दामा हामी साझा एकमत भएर अगाडि बढ्नुपर्छ. यसमा मैले खासै समस्या देख्दिनँ. र जति पनि साथीहरू हुनुहुन्छ उहाँहरूले पनि यो कुरालाई बुझ्नुहुनेछ. हामी एक भएर अगाडि बढ्नेछौँ. हाम्रा साझा मुद्दा छन्. पत्रकार महासङ्घलाई एउटा साझा मन्दिरको रूपमा हामीले हेर्नुपर्छ र उहाँहरूले पनि यो कुरालाई बुझ्नुहुनेछ भन्ने कुरामा म विश्वास गर्छु. भनेपछि जुन यो श्रमजीवी पत्रकार ऐन लागू गर्ने अथवा पत्रकारको क्षमता अभिवृद्धि गर्ने जस्ता कार्यक्रम चाहिँ अब यहाँहरूको कार्यकालमा चाहिँ पुरा हुनेछ आशा गरौँ. हामी त्यसै नै लड्नेछौँ. हामीले भनिरहेका छौँ यस जति पनि मैले अघि नै पनि भने यस अगाडि हामी जुन हिसाबबाट अगाडि बढ्यौँ अबको कार्य समितिले त्यो गर्दै छैन. अबको कार्य समिति भनेको एक भएर अगाडि बढ्नेछ. हाम्रा कमन साझा एजेन्डा छन्, साझा मुद्दाहरू छन्. यी साझा मुद्दामा हामी सबै साझा विचारधारा लिएर अगाडि बढ्नेछौँ. अबको कार्य समितिले यसलाई फुलफिल गर्नेछ भन्ने कुरामा म आशावादी छु र म आफू पनि लड्नेछु. अब यहाँ महिला हुनुहुन्छ, अब यहाँले मूल्याङ्कन गर्नुभयो होला देशभरको महिलाहरूको अवस्था, महिला पत्रकारको अवस्था कस्तो छ? यो धेरै ठाउँमा सुनिएको छ अलिकति पुरुषभन्दा चेपिनुपर्ने अवस्थामा छ भनेर सुनिन्छ, यहाँले के मूल्याङ्कन गर्नुभएको छ? मैले के यो एकदमै महिलाको अवस्था त महिलाको सङ्ख्याको अवस्था यसपालि हेर्दाखेरिमा त साह्रै नै कस्तो चिन्ताजनकै भन्छु म होइन. किनभने अघिल्लो पटक अब जस्तो हामीले उम्मेदवारीको कुराहरू गर्दाखेरिमा पनि म प्रेस युनियनको पदाधिकारी पदमा पनि थिएँ र हामीले महिलाहरूलाई उठाउने बेलामा पनि कस्तो भने महिलाहरू हुनुहुन्छ यसै त कम छ, पार्षद भएर आउनुभएका महिलाहरू एकदमै कम. उम्मेदवारी दिने बेलामा पनि जो एक्टिभ रूपमा बसेर काम गर्नुभएको छ, जिल्लामा होस् केन्द्रमा होस् सक्रिय रूपमा काम गर्नुभएको छ, उहाँहरू पार्षद भएर आउन नसकेको अवस्था किन भएन त भन्दा हामीलाई अगाडि बढ्नै दिँदैन, हामीलाई आउनै दिँदैन भन्ने खालका कुराहरू छन्. यो एकदमै महिलाको न्यून, एकदमै महिलाको सङ्ख्या चाहिँ न्यून मात्रामा छ होइन. अब यो महिलाको सङ्ख्यालाई चाहिँ कसरी अगाडि बढाउने, कसरी यसलाई सङ्ख्यात्मक रूपमा कसरी यसलाई वृद्धि गर्ने भन्ने कुरामा पनि हामी चाहिँ मैले चाहिँ जोड दिनेछु. कसरी हुन्छ, के हुन्छ होइन, के कुरामा कमी कमजोरी छन्, के कस्ता कुराले गर्दाखेरिमा चाहिँ महिलाहरू अगाडि बढ्न सकेका छैनन् भन्ने कुरामा चाहिँ यो विषयमा मैले चाहिँ छलफल साथीहरूसँग छलफल गरेर चाहिँ अगाडि बढ्नेछु. चुनौती छ महिलाहरूको लागि यहाँले भनिसक्नुभयो र प्रतिबद्धता पनि जनाइसक्नु भएको छ. अन्त्यमा फेरि पनि भनिदिनुहोस् कि अब महासङ्घलाई सबैको साझा चौतारीको रूपमा अगाडि बढाउनको लागि र श्रमजीवी ऐन कार्यान्वयन गर्नको लागि यहाँ लगायत यहाँको टिमको भूमिका प्रतिबद्धता अन्त्यमा भनिदिनुहोस्। अब महासङ्घलाई साझा संस्थाको रूपमा बनाउनको लागि भूमिका त मैले अवश्य खेल्नेछु. मैले भने पनि सकेँ महासङ्घलाई अब समावेशी महासङ्घको रूपमा हामीले बनाउनेछौँ. एकपटकदेखि समावेशी पद पनि क्रिएट गरेर म आफै पनि समावेशी उपाध्यक्षमा चाहिँ विजयी भएर गएको छु. महासङ्घलाई कसरी समावेशी बनाउने होइन भन्ने कुरामा सबैको प्रतिनिधित्व गरेर म अगाडि सबैको चाहिँ प्रतिनिधित्व गरेर म अगाडि बढ्नेछु. र त्यसै गरेर साझा महासङ्घ साझा संस्था हो, साझा यसलाई साझा मन्दिरको रूपमा लिनुपर्छ भन्ने कुरामा मैले हामी जति पनि जितेर गएका छौँ, विजय भएर गएका साथीहरूसँग सबैभन्दा पहिलो कुरो मेरो उहाँहरूसँगको प्रतिबद्धता, उहाँहरूको प्रतिबद्धता पनि मैले लिनेछु र मेरो प्रतिबद्धता पनि त्यहाँ व्यक्त हुँदैछ. हामीले यसलाई साझा संस्थाको रूपमा अगाडि बढाउनेछौँ. हाम्रा मुद्दाहरू साझा हुन् भन्ने कुरामा सबैभन्दा पहिले हामी जति पनि प्रतिनिधित्व गरेर हामी यहाँ आएका छौँ, सबैभन्दा पहिले हामीले यो कुराको प्रतिबद्धता हामीले यहाँ व्यक्त गर्नुपर्छ अनि हामीले हाम्रा मुद्दाहरूलाई चाहिँ अगाडि लिएर जानुपर्छ भन्ने कुरामा चाहिँ मैले आफ्नो तर्फबाट यो राख्छु। हुन्छ, यहाँले जनाउनु भएको प्रतिबद्धता यहाँको कार्यकालमा पुरा रहोस्, हामीले पनि त्यो देख्न पाऊँ, यहाँलाई शुभकामना दिन चाहन्छु अन्त्यमा। धन्यवाद छ। समावेशी तर्फबाट उपाध्यक्ष हुनुहुन्छ अनिता बिन्दु, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता बिन्दुसँग हामीले कुराकानी गर्यौं। समग्र प्रेसको अवस्था, महिला पत्रकारको अवस्था र अबका उहाँको कार्यकालमा अगाडि बढ़ने प्राथमिकताका विषयहरू, यो विषयमा हामीले कुराकानी गर्यौं। आजको अर्पण बहसमा नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर, त्यसै गरी उपाध्यक्ष अनिता बिन्दुसँग गरिएको कुराकानीसँगै आजको लागि अर्पण बहसको समय सकिएको छ। आगामी सता फरक विषयवस्तु र फरक अतिथिका साथमा हामी उपस्थित हुनेछौ। कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ। प्रविधि संयोजनमा साथ दिने रिजनलाई विशेष आभार प्रकट गर्छु। आजको श्रृंखलाबाट ध्रुवराज छुटिन्छु। नमस्कार।